दिदी नमस्ते, म त हिजै साँझ आएको नि। ए हो र, माथि हाम्रो घरमा तिजको गीत गाउने भनेर सबैजना भेला भएका छन्, जानु पर्दैन? ए ल, जानु पर्छ नि। अनि गीता पनि आएकी छिन् नि? ए गीता पनि आइरहेछ, आऊ आऊ गीता। ओहो दिदी, म पनि जान्छु ल। हुन्छ हुन्छ, ल सबै गीतमा छम्छमी नाच्नलाई। दिदी हेर्नुस् न के भएर कता कता नरमाइलो लागेको छ बाबु बाबु पहिले त बाबा सँगै यसरी नै रमाइलो गरेका थिए तर आज बाबा हामीबाट सधैँको लागि टाढा हुनुभएको छ त्यसैले नरमाइलो लाग्यो बाबु बाबा त सर्गे दैवको खेलो लैदियो Thank you.